नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, भरतपुरमा खानेपानी सुरक्षाका लागि विभिन्न 7 उपायहरू अपनाइएको छ। दूषित पानीका कारण उपभोक्ताहरूमा रोग लाग्ने क्रम पनि बढ्ने हुँदा खानेपानी प्रदूषण रहित बनाउनका लागि भरतपुर खानेपानी व्यवस्थापन बोर्डले खानेपानी सुरक्षा योजना सम्बन्धी उपायहरू अपनाएको हो। भरतपुर खानेपानी व्यवस्थापन बोर्डले आइतबार नानगढमा आयोजना गरेको खानेपानी सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक शालिग्राम पौडेलले भन्नुभयो, पानी सुरक्षा योजना कार्यान्वयन, लिकेज मर्मतमा जोड, पानी परीक्षण प्रयोगशाला निर्माण, कर्मचारीको क्षमता अभिवृद्धि र नियमित गुणस्तर परीक्षण लगायतका कार्ययोजना बनाएर बोर्ड अगाडि बढेको छ। खानेपानी वितरण गर्दा बोर्डले पानीको ट्याङ्कीमा क्लोरिन झोल हालेर मात्र वितरण गरिएको को पनि पौडेलले जानकारी दिनुभयो। हामीले डिप बोरिङबाट सिधै पानी निकालेर उपभोक्ता माझ पठाउने गरेका छौँ। पौडेलले भन्नुभयो, पानी वितरण गर्दा बाटोमा खानेपानीको पाइप र फोहोरसँगै हुँदा उपभोक्ता भएको ठाउँमा पुग्दा पानी दूषित पनि हुनसक्छ। यसले बढ्दो सहरीकरणका लागि कारण उपभोक्ताहरू समक्ष स्वच्छ खानेपानी पुग्न कठिनाइ हुने पौडेलको भनाइ थियो। भरतपुरमा वितरण भएको पानीमा भने कुनै प्रदूषण नरहेको बोर्डको दावी छ, तर बढ्दो वातावरणीय समस्या जथाभावी फोहोर फालिने, नाला बन्द हुने लगायतका समस्याका कारण भने पानी प्रदूषण हुनसक्ने बोर्डको भनाइ छ। पूर्वी चितवनको 3 वटा गाउँ विकास समितिलाई गाभेर घोषणा गरिएको खैरनी नगरपालिका कार्यालयले हिजोदेखि विधिवत रूपमा आफ्नो काम सुरु गरेको छ। सरकारले अर्को व्यवस्था नगरेसम्म साबिकको खैरनी नमुना गाउँ विकास समितिको कार्यालयमा नै नगरपालिका कार्यालय रहने गरी कार्यालय उद्घाटन गरिएको हो। चितवनका स्थानीय विकास अधिकारी तिलक पौडेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नगरपालिका पहल समितिका संयोजक जगन्नाथ थपलिया, चितवन क्षेत्र नम्बर 1 का पूर्व सभासद लालमणि चौधरी, नेपाली कङ्ग्रेसका राजेन्द्र प्रसाद चौधरी, अमृत मैनाली, नेकपा एमालेका कृष्णलाल चौधरी, एकीकृत नेकपा माओवादीका प्रेम रिमाल, नेकपा माओवादीका उत्सव, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामहरि कण्डेल, राष्ट्रिय जनमोर्चाका नयन सिंह कार्की, थारू कल्याणकारिणी सभाका नारायण महतो, खैरनी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणराज श्रेष्ठ, इस्मारीका महिला बचत ऋण सहकारी संस्थाका अध्यक्ष कल्पना रोका लगायतले बोलेका थिए। नगरपालिका कार्यालयमा राखेको झण्डा झण्डोत्तोलन गरी उद्घाटन गरेको कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी पौडेलले नगरपालिका घोषणा हुनु आफैमा ठुलो कुरा नभएको भन्दै नगर क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभयो। जनसुकै कार्यलाई पनि सहजताका साथ सम्पन्न गर्न आपसी समझदारी र पूर्व योजनाहरू आवश्यक पर्ने भन्दै पौडेलले स्थानीय राजनैतिक दल सङ्घ संस्थाका प्रमुखसँग नगरवासी एकजुट हुन सके नगर क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताउनुभयो। कार्यक्रममा बोल्दै नगरपालिका पहल समितिका संयोजक जगन्नाथ थपलियाले नगरपालिका घोषणा हुनु यस क्षेत्रको नगरवासीको महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै उपलब्धिलाई संस्थागत गर्न सबै पक्षको भूमिका अपरिहार्य रहेको बताउनुभयो। खैरनी, चैनपुर र कुम्रोज गाउँ विकास समितिलाई मिलाएर खैरनी नगरपालिका घोषणा गरेसँगै यस क्षेत्रका सर्वसाधारणले खुसी व्यक्त गरेका छन्। स्थानीय बासिन्दाले आइतबार साँझ खैरनी उद्योग वाणिज्य सङ्घको पहलमा पर्सा बजारको 24 कोठी चोकमा दीप प्रज्वलन गरेका छन्। गनेर खरिद बिक्री गरिने केरालाई अब तौलेर कारोबार हुनुपर्ने माग उठ्न थालेको छ। मूल्यमा एकरूपता ल्याउन तौलेर खरिद बिक्री हुनुपर्ने व्यवस्था मिलाउन जरुरी रहेको बताइएको छ। चितवनमा अहिले गनेर केराको कारोबार हुने गर्दछ। सैकडा वा दर्जनका रूपमा अहिले चलिआएको केराको कारोबारलाई तौलाउनु पर्ने आवश्यकता स्वयं केराको व्यावसायिक उत्पादनमा लागेकाहरूले गर्न थालेका हुन्। गनेर मूल्य कायम हुँदा साना ठुला केराको मूल्य एउटै हुन्छ। व्यावसायिक केरा उत्पादक किसानहरूको संस्था केरा व्यवसाय समिति चितवनका अध्यक्ष यज्ञप्रसाद सुवेदीले भन्नुभयो, त तौलेर बिक्री वितरण हुँदा सानो कोसा भएको केराको थोरै मूल्य र ठुलो कोसा भएको केराको धेरै मूल्य पर्छ। विशेष त केरा बगानमा केरा खरिद गर्दा किसान र व्यवसाय बीचमा हुने विवाद अन्त्यका लागि पनि केराको तौल गरिनुपर्ने आवश्यकता रहेको छ। अहिले चितवनमा केरा सैकडा 350 रुपैयाँमा बगानमा कारोबार हुन्छ, जसले व्यवसायले सकेसम्म ठुलो कोसा भएका केरा खोज्ने गर्छन् भने किसानहरू पनि सानो सानो कोसा पनि गर्न पाइयो भने पैसा बढ्ने सोचमा हुन्छन्। अध्यक्ष सुविदीले भने केराको मूल्यमा एकरूपताका लागि तौलनु पर्ने आवश्यकता रहेको बताउनुहुन्छ। पत्रकार अर्जुन सापकोटामाथि दुर्व्यवहार भएको छ। पत्रकार महासङ्घ चितवन शाखाले कालिका एफएमका संवाददाता अर्जुन सापकोटालाई वडा प्रहरी कार्यालय नानगढका प्रहरी निरीक्षक राजकुमार थिङले गरेको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ। संवाददाता सापकोटासहित उर्गेन तामाङ र सुमन खनाल समाचार सङ्कलनका लागि पुलचोकमा रहेका बेला थिङले उनीहरूमाथि दुर्व्यवहार गर्दै गाली गलोज गरेका शाखाका अध्यक्ष हरिप्रसाद पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। त्यस्तै नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, प्रेस चौतारी चितवनका सचिव तीर्थ नेपाल, क्रान्तिकारी पत्रकार सङ्घ चितवनका अध्यक्ष शान्ता अधिकारी, क्रान्तिकारी पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष प्रकाश मणि ग्यावाली, स्वतन्त्र पत्रकार सङ्घ चितवनका अध्यक्ष सूर्यप्रकाश कण्डेल, फोनेज चितवनका सचिव राजु चौधरी लगायतले विज्ञप्ति जारी गर्दै सापकोटामाथि भएको दुर्व्यवहारको विरोध जनाएका छन्। समुदाय तहका विभिन्न समिति र संरचना मा प्रतिनिधित्व गरेका र समूहका अगुवा महिलाहरूका लागि नेतृत्व विकास र पैरवी सम्बन्धी तिन दिने तालिम हिजोदेखि भरतपुरमा सुरु भएको छ। पश्चिम चितवनका छर माडी क्षेत्रका चार गरी जम्मा 10 गाविसका विभिन्न समिति संरचनाका मुख्य पदमा पुगेका महिलाहरूका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस तालिमको आयोजना कालिका सामुदायिक महिला विकास केन्द्र माडी चितवनले गरेको हो। 10 गाविसबाट 25 सहभागिता रहेको तालिमको सहजीकरण कालिका सामुदायिक संस्थाका संयोजक कृष्ण पन्त र चेतना भिलेजका सञ्चालक यादव हुमागाईले गर्नुहुने भएको छ। क्षेत्रीय होटल सङ्घ सौराहा हान र रेस्टुरेन्ट तथा बार एसोसिएसन रेवान सौराहा बीच मैत्रीपूर्ण फुटबल आइतबार भएको छ। रेवानले एकका विरुद्ध 2 होटल सङ्घलाई पराजित गर्यो। रेवानका लागि युवराज चौधरी र उमेश चौधरीले गोल गरेका थिए। सङ्घका तर्फबाट निरज थापाले गोल गरेका थिए। वाल्मीकि ऋषिको आश्रम रहेको विश्वास गर्ने क्षेत्रमा समेत भारतीय पक्षबाट अतिक्रमण भएको स्थानीयहरूको भनाइ छ। स्थानीयहरूको गुनासो आएपछि चितवन जिल्ला प्रशासनले सिमानाबारे यथार्थ जानकारी पत्ता लगाउन गृह मन्त्रालयसँग विज्ञहरू पठाउन आग्रह गरेको छ। चितवन जिल्लाको क्षेत्र नम्बर 5 अन्तर्गत पर्ने माडी इलाकाको गर्दी गाविसको वडा नम्बर 9 अन्तर्गत रहेको सो ठाउँ भारतको बिहार राज्यसँग जोडिएको छ। भारत सरकारले सो क्षेत्रमा सीमा सुरक्षा बल SSB क्याम्प राख्दा नेपालको सिमाना मिचेर राखेको स्थानीयहरूले जानकारी दिएका छन्। वाल्मीकि आश्रमको पश्चिममा 2 खोलाहरू रहेका छन्। आश्रमसँग जोडिएर तम्सा नदी बगेको छ। तम्सा नदीभन्दा लगभग 500 मिटर पश्चिममा स्थानीयले सोनाहा भन्ने सोर्णभद्रा नदी बग्ने गर्छ। नेपालको सिमाना सोर्णभद्रा नदी भएको स्थानीयको दावी छ। SSBले सोर्णभद्रा नदी तरेर वाल्मीकि आश्रमसँगै जोडेको तम्सा नदीको पारिपट्टि क्याम्प राखेको छ। एमाले चितवन क्षेत्र नम्बर 5 संयोजक रामप्रसाद नेउपाने SSBका कारण तम्सा र सोर्णभद्राबीचको 800 वर्ग किलोमिटर क्षेत्र अतिक्रमण भएको बताउनुहुन्छ। सो ठाउँको जङ्गल चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र पनि हो। चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रीत यादव पनि आफू कार्यरत रहँदा